billahi minash shaitanir racim. Bismillahirrahmanirrahim. Hamdan li fatir li kulli salatin ala khatimur rusul. Allahumma salli ala sayyidina Muhammad wa ala ali Muhammad wa barik wa sallam alayh. Nazreen-e-Grami, program Hikmat aur Sehat mein aapka mezban Hakim Sayyid Abdul Basit hazir khidmat hai. Hamare aaj ke program ka mauzu gurde ki bimariyan hain. کل ہم نے اس سلسلے میں آپ کو کافی تفصیلاً آگاہ بھی کیا اور اس سلسلے میں دواؤں کی آگاہی بھی آپ کو بتائی. گردے بنیادی طور پہ ہمارے جسم کا دھوبی ہیں اور ہمارے تمام معاملات, جو بھی ہم پانی پیتے ہیں یا جو بھی لیکوڈ ہوتا ہے وہ خون میں شامل ہوتا ہے اور پھر وہی خون جو گردے میں جا کر اور صفائی کے عمل سے گزرتا ہے, اور اس سارے سسٹم میں نیفرائٹس کا صحیح ہونا, گردے کا صحیح ہونا, اس کا فیل کا درست ہونا بہت ضروری ہوتا ہے. ہماری کوتاہیوں میں, جیسے ہم نے کل بھی بتایا تھا کہ کولڈ ڈرنک کا بے جا استعمال, چائے کا زیادہ استعمال, کافی کا زیادہ استعمال, پان گٹکا اور تمام اس سے منسلک چیزوں کا استعمال, یا مرچ اور مسالوں کا زیادہ استعمال گردے کے لیے نقصان دہ ہوتا ہے. عموماً ہوتا یہ ہے کہ کچھ ٹیکنالوجیز دنیا کے اندر آ گئی ہیں اور اس میں یہ بتایا گیا کہ صبح خالی پیٹ پانی پی لینے سے گردوں کی پرفارمنس صحیح ہوتی ہے, اور بعض لوگ کھانے کے بعد جو پانی پیتے ہیں اس سے جو ہے وہ پرفارمنس صحیح ہوتی ہے. یہ بالکل درست نہیں ہے. طب نبوی صلی اللہ علیہ وسلم کا مطالعہ کیا جائے تو صبح کا پانی پینا نہار منہ وہ غلط ہے اور اس کے پینے کے نقصانات ہوتے ہیں. اور اس میں کئی لوگوں سے میری بات چیت ہوئی اور انہوں نے کہا کہ جب سے ہم نے صبح کا پانی نہار منہ, جو ہم 12 گلاس پیتے تھے, 8 گلاس پیتے تھے, تو اس کو پینا ختم کیا ہے تو ہمارا نظام صحیح ہو گیا ہے. ہمارے گھٹنوں میں درد ہو گیا تھا, ہمارے جسم کی نسیں جو ہیں وہ کمزور ہو گئی تھیں, اور ہمارے ہاتھ میں جرک آ گیا تھا. تو یہ تمام چیزیں جو ہے وہ صبح کے نہار منہ پانی پینے سے واقع ہوئیں اور جو کہ ختم ہو گئیں. گردہ بنیادی طور پہ ہمارے ایک ہیلپ فل آرگن ہے. جس طریقے سے ہم منہ دھوتے ہیں, اپنے منہ میں اگر ذرا سا اپنے چہرے پہ نشان بھی ہوتا ہے تو ہم اسے ختم کرنے کے لیے صابن سے اچھی طرح رگڑتے ہیں اور چاہتے ہیں کہ یہ نشان صاف ہو جائے. اسی طریقے سے گردے ہی کا بھی خیال کرنا ہے کہ ہم جو بھی چیزیں کھائیں یا پئیں تو اس میں ہمیں یہ دیکھنا چاہیے کہ ہم ایسی چیز تو نہیں لے رہے کہ جس سے گردے کو نقصان ہو. اس میں جو سب سے اہم چیز یہ کہ آج ہم بات کریں گے کہ جسم کے اندر پانی کا بیلنس ہونا کتنا ضروری ہوتا ہے. سب سے پہلی چیز یہ کہ پانی لینے کے ذرائع جو ہیں وہ ہم دیکھیں, اور وہ تینوں جو بھی ذرائع ہیں وہ بہتر ہونے چاہئیں. سب سے پہلے تو ظاہری بات ہے پانی پیتے ہیں تو پینے سے جو ہے وہ آپ کے جسم کے اندر پانی کی کمی دور ہوتی ہے. اسی طریقے سے جو ہم غذائیں کھاتے ہیں اس میں بھی ایک پرسنٹیج پانی کی شامل ہوتی ہے, اور اسی طریقے سے ہم کچھ چیزیں ایسی ہیں جیسے جوس ہو گیا, دودھ ہو گیا, تو ان سب کے اندر جو ہے وہ پانی جو ہے وہ موجود ہوتا ہے. تیسرا سسٹم میٹابولزم سسٹم ہوتا ہے ہمارا, اور اس کی وجہ سے بھی ہمارے جسم کے اندر پانی کی مقدار رہتی ہے. ہر انسان کے اندر جسم کے اندر 70% جو ہے وہ پانی ہوتا ہے, اور اسی طریقے سے اس 70% میں 65% پانی جو ہوتا ہے وہ جسم کی ایک طریقے سے جو نسیں ہوتی ہیں, یہ جو نظام ہوتا ہے اس کے اندر 65% پانی موجود ہوتا ہے, جو اندر کے نظام کو چلانے کے لیے, اندر کی رگوں کے لیے, نسیجوں کے لیے, ان سب کے لیے ضروری ہوتا ہے. اور جب انسان کے جسم کے اندر پانی کی کمی ہوتی ہے تو اسے پیاس لگتی ہے. پیاس آپ نے رمضانوں میں محسوس کیا ہوگا کہ 12 گھنٹے یا 15 گھنٹے کا روزہ رکھنے کے بعد ایمانی طاقت کی وجہ سے بھی روزے میں بھی آپ دیکھیں کہ بعض لوگوں کو احساس ہی نہیں ہوتا اور روزے کے 15 گھنٹے پورے ہو گئے, اور اگر احساس بھی ہوتا ہے تو اس کا مطلب یہ ہے کہ پورے 14 گھنٹے کے اندر آپ کے جسم کے اندر اب 5% پانی جو ہے جو موجود एक्स्ट्रा होता है, अगर वो ख़त्म हो रहा है, अब आप प्यास के ज़रिए उसको आप पूरा कर सकते हैं, लेकिन एक इंसान जो सेहतमंद आदमी है वो 15 से 20 दिन तक बग़ैर पानी के जी सकता है। ये कहना कि पानी को ज़्यादा पीना चाहिए, यहाँ पर ये बात तय कर लीजिए कि अगर आम मौसम हो, सर्दी का मौसम हो, तो 15 से 20 दिन तक इंसानी नसें, इंसानी जिस्म पानी के बग़ैर रह सकती हैं, ज़िंदा रह सकती हैं। लेकिन अगर शदीद गर्मी हो, 42 डिग्री की गर्मी हो, तो इंसान ज़्यादा से ज़्यादा 3 से 4 दिन तक जो है वो बेयर कर सकता है, और 5वें दिन वो जो है वो इस चीज़ से बेबस हो जाता है और उसको उसकी मौत भी वाकई हो सकती है पानी की ना होने की वजह से। तो ये बुनियादी तौर पर गुर्दे की अहमियत है कि गुर्दा अगर आपका सही काम कर रहा हो, पानी को सही मानों में बैलेंस कर रहा हो, जिस्म के अंदर प्रोवाइड कर रहा हो, लेकिन यही पानी अगर एक्स्ट्रा हो जाए तो गुर्दे को ज़्यादा काम करना पड़ता है। अमूमन आपने देखा कि जब गुर्दा सही काम नहीं करता तो पेशाब आना कम हो जाता है, पेशाब अमूमन जवानों में भी बाज़ दफ़ा बंद हो जाता है, इस सिलसिले में मैंने कल भी बताया, लेकिन उसकी वजह से सर में दर्द होने लगता है, सर चक्कर आने लगते हैं, कै की कैफियत होने लगती है, मतली आने लगती है, नोज़िया होने लगता है, तो आप परेशान होते हैं कि ये क्या हो गया। तो ये असल में गुर्दे की परफॉर्मेंस ख़राब होने लगती है और जिस्म की नसीजों के अंदर पानी जो है वो कमी की वजह से ये शिकायत होने लगती है। इसी तरीके से बाज़ दफ़ा जिस्म के अंदर पानी की ज़्यादती की वजह से नसीजों के अंदर इतना पानी चला जाता है कि एडिमा हो जाता है। अमूमन औरतें और मर्द शिकायत करते हैं कि उनके चेहरे पर वर्म है, उनके आँखों के नीचे वर्म है, उनके पेट फूल गया है, उनकी टांगों पे हर वक्त वर्म रहता है। तो बुनियादी तौर पे ये भी गुर्दे की फेल की ख़राबी की वजह से होता है कि जिसकी वजह से एडिमा हो जाता है, और इसी तरीके से जो गुर्दे होते हैं वो फेलियर की तरफ जाते हैं। फेलियर का मतलब ये होता है कि अब गुर्दों ने काम करना छोड़ दिया। गुर्दे हमारे जिस्म के अंदर दो होते हैं, अगर एक गुर्दा अगर आप निकाल भी दें तो अल्लाह का निज़ाम ऐसा है कि सर्जरी के ज़रिए अगर एक गुर्दा ख़त्म निकाल भी दिया जाता है तो दूसरा गुर्दा जो है वो दोनों गुर्दों के काम को सर अंजाम देता है। इस पूरी चीज़ को आपके सामने रखने का मकसद सिर्फ ये था कि आपको बताया जाए कि ये गुर्दा जो है ये कोई मामूली चीज़ नहीं है। हमारे जिस्म के अंदर ऑक्सलेट, फास्फ्रेट और जितनी भी पत्थरियाँ जो बनती हैं वो हमारी ग़िज़ाओं की ख़राबी की वजह से बनती हैं। हमारी चिकनाई जो जिस्म के अंदर होती है, ऑसिट ये एक मादा होता है कि जिसमें जब बहुत से लोग डाइटिंग करते हैं और जिस्म की चर्बी जो है वो घुलने लगती है, तो एसीटोन का जो परसेंटेज होता है वो चिकनाई जो है वो चिकनाई जाकर गुर्दे के अंदर जाके मिल जाती है और उसकी परफॉर्मेंस को ख़राब करती है। आपने देखा कि बहुत से लोग जो डाइटिंग करते हैं उनके जिस्म की जब चर्बी घुलती है, पेशाब के रास्ते बहुत ज़्यादा खारिज होना और बहुत सारी ऐसी चीज़ें हैं जो गुर्दा बर्दाश्त नहीं करता, वो पेशाब के ज़रिए बाहर भी खारिज करता है, लेकिन जो दुबला होता है होने की कोशिश करता है उसका चेहरा बिल्कुल ऐसा हो जाता है जैसे सालों का बीमार है, उसका गाल दब जाते हैं। उसकी वजह सिर्फ ये होती है कि उस डाइटिंग की वजह से आपके गुर्दे पे असर पड़ता है। तो ये तमाम चीज़ें बताने का मकसद ये है कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने ये फरमाया कि जिस तरीके से तुम पानी और साबुन से अपने चेहरों को धोते हो, इसी तरीके से जौ का ये खासा है कि ये तुम्हारे गुर्दों को धो देती है, उसकी परफॉर्मेंस को बेहतर करती है। ये हदीस का मैं खुलासा बता रहा हूँ कि ये बुनियादी तौर पे जौ को बताया गया कि जौ का दलिये का इस्तेमाल ज़्यादा से ज़्यादा किया जाए और जौ को आप ज़्यादा से ज़्यादा अपनी रोटियों में इस्तेमाल कीजिए। इसी तरीके से गुर्दे के लिए जो सबसे अच्छी चीज़ है वो ये कि आप ताज़ा फ्रूट जो है उसका इस्तेमाल करें। आप जो दालें होती हैं उनमें लोबिया का इस्तेमाल जो है वो बहुत अच्छा रहता है। इसी तरीके से वो चीज़ें जो कि बादाम पिस्ते के अंदर, अगर आप पिस्ते को देखें तो ये पिस्ता गुर्दे की बाकायदा हिफाजत करता है, उसकी ग्रोथ के अंदर उसकी मदद करता है। तो ये भी एक दवा के तौर पे अगर आप पिस्ता ले लें, 1 पाव और 1 किलो शहद में उसे पीस कर मिला लिया जाए तो ये गुर्दे की हिफाजत के लिए बहुत उम्दा चीज़ है। इसी तरीके से अखरोट की भी एक दवा होती है, जो कि अखरोट एक मौसम होता है और जब वो कच्चे और पक्के होते हैं तो उन्हें महफूज कर लिया जाता है और डायलिसिस को پرولونگ کرنے کے لیے، جو کل بھی میں نے خاصی دوائیں بتائیں، اس سلسلے میں بھی جو ہے گردے کی پرفارمنس بہتر کرنے کے لیے وہ افراد جو کہ ڈائلسس پر ہیں، وہ بھی اگر پستے کا استعمال اس انداز سے کریں کہ کم از کم 7 دانے صبح کے وقت لے لیں، اور انجیر کا استعمال کریں، تو یہ بہت عمدہ دوا کے طور پہ غذائی دوا ہے جو گردوں کے مریض کے لیے بہتر ثابت ہوتی ہے. ناظرین، یہاں پر ہم ایک مختصر سا وقفہ لیں گے، اور وقفے کے بعد آپ حاضر خدمت ہوتے ہیں. السلام علیکم ورحمۃ اللہ. السلام علیکم ورحمۃ اللہ. وقفے کے بعد آپ کا میزبان حکیم سید عبد الباسط حاضر خدمت ہے. ہمارے پروگرام میں یہ سیگمنٹ ہم کالز کے لیے موقوف کرتے ہیں. ہمارے پاس ایک کالر موجود ہیں، پہلے ان سے بات کرتے ہیں. جی، السلام علیکم. وعلیکم السلام. کون کہاں سے، کون صاحبہ کہاں سے بول رہی ہیں؟ میں نا سندس بول رہی ہوں، دولت نگر سے. چلیں، سوال بتائیے. جی، میں نے کہا یہ پوچھنا ہے کہ میرے فیس پہ نا ایکنی ہے. ٹھیک. اور تھوڑا کلر بھی ڈارک ہے. ٹھیک. تو اس کے لیے کچھ ایسا بتائے کہ جو رات کو لگا کے سو جوں. چلیں، ٹھیک ہے. آپ پاس ایک اور کالر ہے، ان سے بھی بات کر لیتے ہیں. جی، السلام علیکم. السلام علیکم. ہلو. جی، آپ زور سے بولیے ذرا. کون صاحبہ کہاں سے بول رہی ہیں؟ جی، یہ موروں کو بتائیے گا، موروں میں بہت زیادہ درد رہتا ہے. آپ کا نام یا کم سے کم شہر بتائیے. عائشہ. کہاں سے بول رہی ہیں؟ پنڈی سے. راول پنڈی سے. چلے، ٹھیک ہے جناب. ایک موروں کا اور ایک جو آپ بتا رہے تھے، وہ چار چیزیں وہ بنانے کا، وہ بھی لازمی بتائیے گا. اور بخارا اور وہ گریش والا، وہ لازمی بتائیے گا. آج آلو بخارے والا جو ہے، جی وہ صحیح طریقہ سے بتائیے گا. اچھا اچھا، ٹھیک ہے جناب، بہت شکریہ آپ کال کا. ہمارے پاس ایک اور کالر ہے، ان سے بات کر لیتے ہیں. جی، السلام علیکم. وعلیکم السلام. حکیم صاحب، میری نا ایک ٹانگ میں شدید درد رہتا ہے. کون بول رہی ہیں، کہاں سے؟ میں ناز بانو بات کر رہی ہوں، بکھر سے. بکھر سے. ہاں جی، میری لیفٹ ٹانگ میں جوائنٹ سے پین شروع ہوتا ہے اور نیچے کی طرف جاتا ہے، کبھی ختم ہو جاتا ہے، کبھی ہونے لگ جاتا ہے. سمجھ نہیں آتی یہ کس چیز کا ہے. بعض ڈاکٹروں کو بھی دکھایا ہے، لیکن پین کلر لکھ دیتے ہیں، پھر وہ کچھ دیر آرام آ جاتا ہے، پھر ویسے ہی مسئلہ رہتا ہے. چلیں، ٹھیک. اس کے لیے مجھے کچھ بتائیں بھی، کوئی مساج کروں یا کچھ کھاؤں یا کیا؟ چلیں، ٹھیک. آپ پاس ایک اور کالر ہے، ان سے بات کر لیتے ہیں. جی، السلام علیکم. ہیلو. وعلیکم السلام. جی، کون صاحبہ کہاں سے؟ میں راول پنڈی سے بات کر رہی ہوں، عظمہ. میں سوال بتائیے. میرا سوال یہ ہے کہ میں نا میرے نا یورن میں نا پس آتی ہے. اچھا، ٹھیک ہے. اور نا میں کھانا وغیرہ کھاتی ہوں تو جیسے ہضم نہیں ہوتا، جیسے نا آدھی روٹی کھاتی ہوں تو ایسا لگتا ہے جیسے دو روٹیاں کھا لی ہیں. ٹھیک ہے. آپ آواز جو ہے والیوم اس کا ٹی وی کے بند کیجیے، ہمیں آواز آپ کی کلیئر نہیں آ پا رہی. آپ کر دیے بہت بند. اچھا، کھانا ہضم نہیں ہوتا. آپ کی عمر کتنی ہے عظمیٰ صاحبہ؟ عمر کتنی ہے آپ کی؟ عمر ہوگی کوئی 35 ہے. چلیں، اس سلسلے میں میں آپ کو جواب دیتا ہوں آپ کی کال کا. بہت بہت شکریہ راول پنڈی سے عظمیٰ صاحبہ. ہمارے پاس ایک اور کالر ہے. پہلا سوال ہمارے پاس دولت نگر سے تھا، اور انہوں نے بتایا کہ رنگ صاف کرنے کے لیے آپ کچھ بتائیے، ایکنی کے لیے کچھ بتائیے. تو ایکنی کے لیے تو یہ ہے کہ میں کئی نسخے بتا چکا ہوں، لیکن یہ کہ آپ اس میں نوٹ کر لیں کہ جو کا آٹا اس سلسلے میں بہت عمدہ ہوتا ہے کہ اسے ٹھنڈک بھی رہتی ہے. آپ کیلا لے لیں، کیلے کا جو چھلکا ہوتا ہے اس میں آپ جو ہے حسن یوسف ایک مٹی سی ہوتی ہے، اس کو حسن یوسف کہتے ہیں، حسن یوسف آپ لے لیجئے، جو کا آٹا لے لیجئے، ان دونوں کو چھلکے کے اوپر بیک سائڈ پہ اس کو اچھی طریقے سے چھڑکیے، اور اس کے بعد وہ اپنی ایکنی کے اوپر جو ہے وہ کیلے کے چھلکا اور حسن یوسف اور جو کا آٹا جو ہے یہ اپنے چہرے پر لگائیے، پوری رات وہ لگا رہے، اور اسی طریقے سے رنگ گورا کرنے کے لیے جو ہے وہ سب سے اچھی چیز ہے پودینہ ہوتا ہے، کہ پودینے کی چائے جو ہے وہ آپ نے کم از کم 40 پتیاں ایک کپ پانی کے اندر اچھی طریقے سے ابال کے وہ پئیں، اور مجیٹ کے نام سے جو ہے ایک جڑی بوٹی ہوتی ہے اس کا ایک چائے کا چمچہ یعنی 5 گرام صبح اور 5 گرام رات کو لیجئے، تو اس سے انشاءاللہ رنگ صاف ہوتا ہے، اور پودینے ہی کی پتیوں کی چٹنی بنا کے وہ اگر آپ چہرے پہ بالکل مرہم کی طرح پوری رات لگا لیں اور صبح دھو لیں تو اس سے بھی رنگ کافی صاف ہو جاتا ہے۔ ہمارے پاس ایک اور کالر ہیں عائشہ صاحبہ، اور انہوں یہ راول پنڈی سے ہیں، ان کا ہم جواب دیتے ہیں۔ پہلے ہمارے پاس ایک کالر آ گئی ہیں۔ جی السلام علیکم۔ وعلیکم السلام۔ جی جناب، کون صاحب کہاں سے؟ اسلم محمد بزور سے۔ جی فرمائیے۔ سر میرے نا ہاتھ پیر سو جاتے ہیں، اور صبح اٹھتا نا اتنا لات میں اتنا درد نہیں ہوتا۔ ہاتھ پیر سن ہو جاتے ہیں؟ ہاں جی ہاں جی۔ اچھا، وہ نا ٹینشن، بڑی پریشانی۔ ٹینشن کس بات کی؟ درد کی؟ ٹھیک ہے جناب، وہاں پہ ایک اور کالر ہے، ان سے بات کر لیتے ہیں۔ جی السلام علیکم۔ وعلیکم السلام۔ السلام علیکم وکیل صاحب۔ وعلیکم السلام۔ کون صاحبہ کہاں سے؟ سائمہ پنڈی سے۔ جی سائمہ، یہ مجھے بتائیے گا، مجھے گردوں میں بہت زیادہ درد ہوتا ہے اور ہاتھ پیروں میں جلن ہوتی ہے، کسی قسم کا بھی کوئی قہوہ کوئی نشان لے لوں اس سے بہت زیادہ جلن ہوتی ہے، اور اگر کوئی پینے والی چیز لوں مطلب جیسے قہوہ وغیرہ تو اس سے جلن ہوتی ہے، اور اگر وہ نہ لوں کوئی ٹھنڈی چیز لوں تو مجھے وہ نمونیا کا درد ہو جاتے ہیں۔ اچھا، تو جو آپ کو جلن ہوتی ہے یہ اس جگہ پہ ہوتی ہے سینے پہ؟ نہیں، یہ مجھے پاؤں میں ہوتی ہے، اگر قہوہ کسی قسم کا بھی کوئی پی لوں نہ کوئی۔ اچھا پاؤں میں، تو آپ کو گردے کے علاوہ جگر کا بھی کوئی مسئلہ ہے؟ اب پتہ نہیں، میں کہتی ہوں وہ جو کٹکڑی آپ نے بتائی تھی وہ لوں تو اس سے کچھ مسئلہ تو نہیں ہوگا؟ پھٹکری کیا؟ وہ تو میں نے اس کے لیے بتائیے، یرقان کے لیے بتائیے۔ جی وہ آپ نے کہا تھا جگر کے لیے، دہی مکس کر کے لیں۔ جگر کے لیے ہوتی ہے وہ۔ آپ ایسا کریں کہ اپنی رپورٹس وغیرہ جو ہے وہ لے کر 21 تاریخ اور 22 تاریخ کو میں راول پنڈی ہی میں راول روڈ پہ ایک ہوٹل ہے ریجنسی، اس میں بیٹھوں گا 21 اور 22 کو، تو آپ وہاں پہ آ جائیے۔ نام دوبارہ بتائیے گا سر۔ 21 اور 22 تاریخ کو میں آؤں گا، آپ جو ہے ٹیلی فون نمبر آخر میں میرے آئیں گے تو اس نمبر پہ آپ فون کر لیجئے، ریجنسی ہوٹل ہے راول روڈ پہ، اس پہ انشاءاللہ میں بیٹھوں گا 21-22 کو، تو آپ اپنی ساری رپورٹیں لے آئیے گا۔ کالر ہے ہمارے پاس۔ جی اچھا جی، السلام علیکم۔ جی وعلیکم السلام، میں عبدالرؤف بول رہا ہوں سر گولا سے۔ جی جناب۔ جی سر، میرے نا گردے کے اندر پانی کی تھیلی ہے، اس کے بائیں طرف، تو اس میں بہت زیادہ درد ہوتا رہتا ہے، تو اس کے علاوہ یہ ایک اور مسئلہ ہے بچیوں کا۔ اچھا اچھا، تو بچیوں کا جو مسئلہ ہوتا ہے یہ اپنا پاپولر مسئلہ ہے، یہ اپنا لیکوریا کا، دونوں مسئلوں کا جواب چاہیے مجھے۔ جانی تھینک چلیں، ٹھیک ہے۔ آپ پاس عائشہ صاحبہ ہمارے پاس راول پنڈی سے تھیں، انہوں نے بتایا کہ ان کو مہرے میں تکلیف ہے، اور اس کے لیے جو آپ دوا لکھ رہی نسخہ لکھ لیجئے، اس میں سورن جان شیری ہے، بدھاوا ہے، پیپل مول ہے اور سونٹ، چار چیزیں آپ لے لیجئے، اور یہ نسخہ ہر قسم کے درد کے لیے، شیاٹیکا کے لیے، ارکن نسا کا جو درد ہوتا ہے اس کے لیے، اور جو چکن گونیا وغیرہ جو آج کل بہت زیادہ پھیلا ہوا اس کے بھی درد ہو، ان کے لیے بہت اچھی، چار چیزیں آپ لکھ لیجئے، سورن جان ہے، بدھاوا ہے، پیپل مول اور سونٹ، ان چاروں چیزوں کو ہم وزن لے لیجئے اور اسے پیس کے رکھیے، صبح 5 گرام اور شام 5 گرام اس کو لیجئے، تو اس سے انشاءاللہ تعالی آپ کے مہرے میں درد جو ہے وہ بہتر ہو جائے گا۔ آپ نے آلو بخارے والا نسخہ پوچھا، اس میں املی جو ہے وہ 50 گرام ہے، آلو بخارا 50 گرام ہے، سوکھا انار دانا 50 گرام ہے، اور زرشک 50 ग्राम है, इन चारों चीज़ों को 2 लीटर पानी में जो है इतना उबालिए कि पानी आधा रह जाए, फिर इसका जो है बाकायदा पेस्ट निकाल लीजिए, और पेस्ट निकालने के बाद छानने के बाद उस पानी को दोबारा गर्म करके इसमें तकरीबन 1 किलो चीनी डाल दीजिए और उसको अच्छी तरीके से हिलाते रहिए, एक शीरा सा बन जाएगा। और अगर इसको आप फ्रिज में रखेंगी तो ये आप एक एक चमचा सुबह शाम खाइए, ये हर किस्म के जिगर के मामला, भूख ना लगना, हाजमे के मसले, उनके लिए ये बेहतरीन चीज़ है। और जिगर की गर्मी, पाँवों में जलन भी हो तो भी इसको आप इस्तेमाल कर सकती हैं। खुराक जो है ये 1 टेबल स्पून यानी कि तकरीबन 10 ग्राम के करीब सुबह और 10 ग्राम के करीब शाम को आप इसको लिया कीजिए। हमारे पास एक कॉलर है जी, अस्सलाम वालेकुम। अस्सलाम वालेकुम जी। वालेकुम अस्सलाम जी। किन साहब, मैं राशिद बोल रहा हूं जी। कौन साहब? गुजरात से जी। सवाल बताइए जी। जनाब मेरा वजन ज्यादा है। वजन? हाँ। और किन साहब, मेरा मसला ये है कि मुझे चक्कर भी बहुत आते हैं। ठीक है जनाब, आपको जवाब देते हैं जी। हमारे पास कोई कॉलर है बखर से, एक सवाल था और उन्होंने भी जो है हमसे जिस्म के अंदर दर्द की बात की, उसके लिए भी आप नुस्खा यही वाला इस्तेमाल कीजिए जिसमें सूरन, जानशीनी, बुधावा, पीपल मोल और सौंठ। इसमें आप जो है सिर्फ जो है मूसली सुफ़ेद का इजाफ़ा कर लीजिए। नुस्खा दोबारा बता देता हूँ, सूरनजान, बुधावा, पीपल मोल, मूसली और सौंठ, इन पांचों चीज़ों को हम वज़न ले लें 50-50 ग्राम और सुबह शाम 5 ग्राम यानी कि चाय का 1 चमचा पानी के साथ ही पाउडर लीजिए। पिंडी से हमारे पास उज़्मा साहिबा थीं और इन्होंने भी जो हमसे सवाल किया इस पर हम इनका जवाब देते हैं। यहाँ पर हम एक मुख्तसर से वक्फे की जानिब बढ़ रहे हैं, आपसे मिलते हैं वक्फे के बाद। अस्सलामु अलैकुम वरहमतुल्लाह। अस्सलामु अलैकुम वरहमतुल्लाह। हमारे पास एक कॉलर है, पहले उनसे बात कर लेते हैं जी। अस्सलामु अलैकुम। हेलो, अस्सलामु अलैकुम जी। वालेकुम अस्सलाम। कौन साहिबा, कहाँ से? अर्शना बात कर रही हूँ, मीरपुर आज़ाद कश्मीर से जी। फरमाइए जी। मेरे भाई को बहुत ज्यादा तकलीफ, अकेले अपने आप से बातें करते रहते हैं। वो आर्मी में थे, फुल सुबेदार माशाल्लाह से, तो अब वो पता नहीं, उनको डिप्रेशन हो गया है तो अपने आप से बातें करते रहते हैं, हंसते रहते हैं। तो हम उनकी जो है ना टेबलेट वगैरह ला रहे हैं, सारियाँ से तो आदत थोड़ी वो ना ठीक हो रही है। अच्छा। लेकिन अभी भी उस सही तरह फर्क नहीं है, जब भी उनको एक दिन छोड़ दो दवाई का तो वो फिर वैसे के वैसे हो जाते हैं, गुस्से में आ जाते हैं, बहुत ज्यादा गुस्सा आता है उनको। ठीक ठीक, आप बस उम्र बता दीजिए अगर। अच्छा चलें, उनकी 47। चलें ठीक जी। हमारे पास एक और कॉलर है जी। अस्सलाम वालेकुम जी। हैं हम कॉलर, रावलपिंडी से उज़्मा साहिबा ने हमसे जो सवाल किया कि पेशाब में पस और इनके भी गुर्दे के मसले हैं, गुर्दे के मामलात के लिए जैसे मैंने कहा कि हमने कल भी काफ़ी दवाएं आपको बताईं, और आज आप नुस्खा जो आप लिख रही हैं उसमें आप आंबा हल्दी ले लीजिए और संग चराहत, दो चीज़ें आप ले लें, एक आंबा हल्दी, एक संग चराहत और एक आप ले लें दम्मुल अख्वाइन। ये तीन चीज़ों को आप हम वज़न ले लें और इसको अच्छी तरीके से पीस के इसका पाउडर जो है 1 ग्राम यानी कि 2 चुटकी या 3 चुटकी के करीब जो है वो आप इसको सुबह और शाम लें। और इसी तरीके से अंजबार का शरबत मंगवा के, शरबत अंजबार, इसका आप इस्तेमाल करें और ये दवाई लें। और इसके अलावा दूध, पानी जो मैं बताता हूँ, 3 हिस्से पानी और 1 हिस्सा दूध जो है वो मामूली सा नमक डाल के जो है वो आप लीजिए। और संचराहत वाली दवा जो ये बहुत उम्दा है, हर किस्म के पस के लिए बहुत उम्दा चीज़ है, इसका इस्तेमाल करें। इसी तरीके से हमारे पास एक कॉलर है, पहले उनसे बात कर लेते हैं जी। अस्सलाम वालेकुम जी। अस्सलाम वालेकुम। अस्सलाम वालेकुम जी। भाई कौन साहब? जी मैं मोहम्मद साकिब बात कर रहा हूँ लाहौर से सर। जी फरमाइए। तो मेरे ना हाथों में काफी जलन रहती है और सीना आता है हाथों में, सर्दी हो या गर्मी हो, पेशाब पता है कभी जल के आता है, अभी वैसे होता है लेकिन पीले रंग का खराब होता है और जिसमें में गर्मी बड़ी महसूस होती है, थकावट सुस्ती सुस्ती सी बड़ी महसूस होती है। ठीक है, तो आपके किडनीज वगैरह ठीक हैं, वो चेक कराए आपने? जी, वो टेस्ट करवाया? जी जी सब वो मैंने चेक करवाया है, वो कहते हैं वैसे कोई मसला नहीं है, मैंने हेपेटाइटिस का भी चेक करवाया है, वो टेस्ट करवाया, कोई कुछ भी नहीं है, लेकिन जो यूरिन है इसी तरह वो पीले रंग का ही आता है और आंखों में जलन पसीना। आपकी एज कितनी है? आपकी एज 27 साल है। 27 जी, चल ठीक है, मैं जवाब देता हूँ। हमारे पास दर्द के लिए एक सवाल किया था, इन्होंने बताया कि सुन बहुत रहता है और दर्द बहुत ज़्यादा है, इनका आवाज़ नहीं आ रही थी, नाम नहीं, लेकिन आप सुन लीजिए कि इस सिलसिले में जो सबसे अच्छी चीज़ है आपने ये करना है कि सबसे पहले बादाम लेने हैं, बादाम 100 ग्राम ले लीजिए, आकर करा जो है वो 25 ग्राम ले लीजिए और दखनी मिर्च जो है वो 25 ग्राम ले लीजिए और उसके बाद इसमें बादाम के साथ इसको पीस के इसमें 100 ग्राम मिश्री मिला दीजिए, ये दवा आपकी तैयार हो गई। रोज़ाना सुबह नहार मुँह 5 ग्राम जो है सुबह आप लीजिए और इसे गर्म दूध के साथ आप लें, इससे इंशाल्लाह ताला आपका मसला हल हो जाएगा। हमारे पास एक और कॉलर हैं साइमा पिंडी से, इन्होंने भी ये बताया कि इनके किडनी का मसला है, दर्द के लिए दर्द भी इनको रहता है, बेचैनी भी इनको रहती है। इसमें सबसे अच्छा ये है कि आप ये कीजिए कि आप नंबर एक तो परहेज़ की तरफ आइए और दूसरा ये कीजिए कुल्थी की दाल जो है बाज़ार से मिलती है, कुल्थी की दाल कूट लीजिए तकरीबन 50 ग्राम और उसको एक गिलास पानी में रात को भिगा दीजिए और सुबह छान कर जो है ये आप पी लीजिए तो इंशाल्लाह बेहतर रहेगा। और इसमें मज़ीद अगर आप इंफॉर्मेशन लेना चाहती हैं मुझसे तो आप मेरा आखिर में नंबर्स आएंगे वो नंबर नोट कर लीजिए और जो रिपोर्ट्स मुझे भेजिए तो इस पर मज़ीद तहकीक कर लेंगे। हमारे पास एक कॉलर है, उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। वालेकुम सलाम सर, मैं मुर्तजा बात कर रहा हूँ गुजरावाला से। जी मुर्तजा साहब। सर मुझे नज़ला ज़ुकाम और गले में खारिश होती है और नाक से पानी गिरता है, सुबह जब उठता हूँ ना उस वक्त छींकें भी आती हैं। ठीक, इसका बेहतरीन इलाज बड़ी मेहरबानी, मैं इंशाल्लाह आपको बताऊंगा दूंगा। आपकी कॉल का बहुत बहुत शुक्रिया। वहाँ पे एक और कॉलर है। जी अस्सलाम वालेकुम। वालेकुम अस्सलाम। जी कौन साहिबा, कहाँ से? मैं ना सभा बात कर रही हूँ गुजरांवाला से। जी फरमाइए सवाल। मैंने पूछना है कि फेस पे ना काले काले दाग हैं। दाग है? बता दो। फेस पे पूरे फेस पे ना दानों के ब्लैक ब्लैक दाग बने हुए हैं। ठीक है, आपको जवाब देते हैं, आप बहुत शुक्रिया आपका। हमारे पास ये अब्दुल रऊफ साहब हैं और इन्होंने कुछ मुबहम से दो सवालात किए हैं, गुर्दे के बारे में शायद बताया इन्होंने कि दर्द है, दर्द के लिए मैं ने जो अभी आपको नुस्खा बताया है कि आप कुल्थी की दाल ले लें, खरबूजे के छिलके ले लें सूखे हुए और तीसरी चीज़ जो है वो भुट्टा जो होता है उसके बाल ले लें, इन तीनों चीज़ों को आप अच्छी तरीके से पानी में उबाल लें, 5-5 ग्राम ले लीजिए और 2 गिलास पानी में उबाल के 1 गिलास हो जाए तो ये आप पीजिए, ये गुर्दे के काफ़ी मसाइल को हल कर देता है। और उमूमन गुर्दे की तरफ जो दर्द होता है उसमें बकरे के गोश्त में जब गुर्दा होता है बकरे का उसके ऊपर एक चर्बी होती है तो वो चर्बी अच्छी मोटी होती है, वो मंगवा लीजिए गुर्दे बकरे की चर्बी जो गुर्दे के ऊपर होती है और उसे अच्छी तरीके से तवे में गर्म करके एक जमात सा एक मरहम सा बन जाएगा जो जहाँ पे आपके दर्द होता है उस जगह पर उसको आप लगाइए। और आपने एक और सवाल किया उसके लिए मैं जवाब देने से ज़रा कासिर हूँ तो आप मेरा टेलीफोन नंबर ले लीजिए बच्चे के मुतालिक, तो वो फिर आप जो है वो नंबर जो मेरा चल रहा है उससे कॉन्टेक्ट कीजिए तो बच्चे के मुतालिक जवाब मैं आपको इंशाल्लाह उस पर दे दूँगा। गुजरात से एक सवाल था वज़न के बारे में, इन्होंने बताया आप 2 चीज़ें लिख लीजिए, नंबर एक बर्ग सदाप लिख लीजिए 100 ग्राम और इसी तरीके से 100 ग्राम जो है ज़ीरा, आप दोनों चीज़ों को मोटा मोटा पीस लीजिए घर पे और 1 चाय का चम्मच 1 गिलास पानी में उबाल के इसका कहवा सा बना लें और कहवा बनने के बाद इसमें 1 पूरा नींबू अच्छी तरीके से डाल के और इसे सुबह और शाम असर के टाइम पर पीजिए तो इससे आपका वज़न कंट्रोल होना शुरू हो जाएगा। अफशा साहिबा आज़ाद कश्मीर से, इन्होंने अपने वालिद साहब के मुतालिक बताया और ये इसके लिए भी आप एक दवा लिख लीजिए, इसमें छोटी चंदन आप लिखिए 50 ग्राम आप लिख लें और काली मिर्च जो है वो 10 ग्राम लिख लें, साबित धनिया 100 ग्राम आपको लेना है, 100 ग्राम साबित धनिया, छोटी चंदन 50 ग्राम और 25 ग्राम काली मिर्ची, और अगर उनको शुगर नहीं है तो इसमें मिश्री 100 ग्राम मिला के पाउडर बना लीजिए, सुबह और शाम 5-5 ग्राम दीजिए इसी तरीके से। इसके अलावा खमीर गाव जबान ऊद सलेब वाला जो होता है जिसमें ऊद सलेब मिला हुआ होता है वो सुबह शाम इनको दीजिए, इंशाल्लाह कुछ अरसे में बेहतरी आना शुरू हो जाएगी। फैसलाबाद से हमारे पास फैसल साहब का टेलीफोन था लाहौर से, और इन्होंने भी ये बताया कि इनको जो है वो गुर्दे का मसला है, जिगर वगैरह इनका बिल्कुल सही है। आप ऐसा कीजिए कि बजूरी शरबत बजूरी जो है उसका इस्तेमाल कीजिए, और जो डाप होता है ग्रीन कलर का जो डाप जिसे हम कहते हैं खोपरे का पानी, इसको आप सुबह शाम दोनों को मिला के यानी कि एक गिलास खोपरे के पानी में 2 चमचे टेबल स्पून जो है बजूरी के डाल के और ये आप पीना शुरू कीजिए, और इसके साथ अरके मको जो है वो आप लें और इंशाल्लाह ताला आपका मसला हल हो जाएगा। इसी तरीके से हमारे पास एक और साहब, इनका नाम मैं शायद नहीं लिख पाया, इन्होंने जो सवाल किया था वो ये था कि बहुत ज़्यादा इनको खांसी या एलर्जी रहती है, इसके लिए जोशंदा आप लें और जोशंदे में बर्ग बनफशा और गुल बनफशा आप ले लीजिए और मुलट्ठी, 3 चीज़ें आप ले लीजिए, बर्ग बनफशा गुल बनफशा मुलट्ठी, इन तीनों चीज़ों को 5-5 ग्राम लेके 1 गिलास पानी में उबालिए और सुबह के वक्त यानी कि जब नाश्ता जो आप करते हैं उससे 2 मिनट पहले आप ये जोशंदा पी लीजिए, उसमें गले में टकोर भी लगेगी और खांसी वगैरह बेहतर हो जाएगी। और एक माजून बना लीजिए जिसमें काकड़ सिंगी जो है 100 ग्राम है और पुस्त शीरी इसमें 100 ग्राम है और इसी तरीके से तुख्म सुर्स इसमें 100 ग्राम, इन तीनों चीज़ों को पिसवा लीजिए और पिसवाने के बाद 1/2 चाय का चम्मच ये पाउडर लीजिए और 1 टेबल स्पून जो है शहद लीजिए, इसमें मिलाकर आप इसे इस्तेमाल करेंगे तो इंशाल्लाह इसे बेहतर हो जाएगा। इसी तरीके से एक और सवाल हमारे पास गोजरांवाला से इन्होंने किया, और इन्होंने बताया कि इनको भी बहुत ज़्यादा नज़ला और ज़ुकाम है, तो उसके लिए ये है कि अपने जो मैंने अभी नुस्खा बताया बनफशा का और काकर सिंगी का वो आप भी इस्तेमाल कीजिए, और अपनी नाक में जो है दोनों नथनों में आप 2-2 कतरे कलुंजी का तेल आप जो है बाज़ार से ले आइए, या अगर आप ख़ुद बनाना चाहें तो जैतून के तेल को गर्म किया जाए और कलुंजी उस तकरीबन यानी 1/2 पाव कलौंजी जैतून का तेल ले लें और तकरीबन 50 ग्राम कलौंजी उसमें डाल के जला लीजिए और उसके बाद उसको छान लीजिए, और ये तेल आप कॉटन बड से या इसी तरीके से 2-2 कतरे अपनी नाक के दोनों नथनों में डालेंगे तो आप देखेंगे इंशाल्लाह इससे आपकी काफ़ी बेहतरी हो जाएगी। तो नाज़रीन ये था हमारा आज का प्रोग्राम, इंशाल्लाह अगले हफ्ते आपसे खैर से मुलाकात होगी, अल्लाह ताला आप सबको शिफा कामिला दे, आपका हाफिज़ व नासिर हो। अस्सलामु अलैकुम व रहमतुल्लाह।